सत्यनाम श्रीवाहु गुरु साहिब करी तेरे साथ मैं छोड़ा मेरा तेरा सब मन तन जियो करहो हर प्रभु का एक मार गए पैर मिलिया मेरा प्रभ नदर कर देख नानक जोत जोत रलिया जो हर प्रभ का मैं देशन मान तान अपना देवा नित पखा थोरी सेव कमावा तिस आग पानी टूवा नित नित से हर जान के जो हर हर कथा सुनाए तन तन गुरु गुर सत गुर पूरा नानक मन आस पुजाए गुर सज्जन मेरा मेल हरे जेत मेल हर नाम ते आवा गुर सत गुर पास हो हर गोष्ट पूछ कर सांझे हर गुण गावा गुण गावा नित नित साध हर के मन जीवा नाम सुन तेरा नानक जित वेला इसरा मेरा सुअलू तित वेला मर जाए जियो मेरा हर वेखण का सब कोई लुचा सो वेखा जिस आप वेखाले जिस नदर करे मेरा प्यारा सो हर हर सदा संभाले सदा संभाले जिस सतगुर पूरा मेरा मिलिया नानक हर जन हर इक हर जात हर सेती रलिया सो हर हर नाम सदा خدا سنبھالے جو سے ست گور پورا میرا ملیا نانک ہر جان ہر ایک ہو ہر جات ہر سچی رلیا واہے گرو جی کا خالصہ واہے گرو جی کی فتح ودہنس محلہ چوتھا کار دوجا ایک اوہنکار ست گور پرساد میں مانو وڈی آس ہرے کیوں کر ہر درشن پاوا او جائے پچھا اپنے ست گور گور پوچھ من مگد سمجھاوا